नेपाल मण्डलले निगुको पनि नेपाल मण्डल दबलिच त लस्को सेन्टर थौ नेपाल मण्डल या दबु लिसे नेवा राजनीतिक अभियान नेवा पत्रकार राष्ट्रिय दबु या मिगा जोगो नापाङको य जिल्ला या अधिवेशन गोरखा पत्र या पत्र फोटो पत्रकार नाटी काजी महर्जन या नेतृत्व नि समस्याको ज्यासना पुछ निसंगुटु ताथे गोरखा पत्र न्यायपति छौ मूल धार्य पत्रिका अले उ मूल धार्य पत्रिका जैन चौपी नेवातेको समस्या छुदुलेसा समग्र नेवातेको नेवा पत्रकारतेको समस्या अथवा ठिटी संचार माध्यम जैन चौपी नेवा संचारकर्मी वा पत्रकारतेको समस्या त कया गठन जोगो नेवा पत्रकार राष्ट्रिय दबोया नापाङको यही जिल्ला या अधिवेशन नातिकाजी महर्जन या नेतृत्व यही जिल्ला शाखा कमिटी गठन यावटो समस्या छुदो अले वेकअपिसा आज यही जिल्ला या नेवा पत्रकार राष्ट्रिय दबो यही जिल्ला शाखा त कुसन याका यंकीको जी ठो विषय त कया वेकअलिस सलब देखेको जी वेक टेलिफोन स्वापु डेरुको त वेक त लस्को सेवा पाकी भने नाजिका जी महर्जन जो छ त लस्को सेन्जना ठो गो नेवा पत्रकार राष्ट्रिय दबो या नापाङ अधिवेशन छु नेतृत्व छ कार्य समिति गठन या जिया जुल यही जिल्ला शाखापति गजाको अनुभव जचाउँ त गजाको महसुस जचाउँ छ त अथो नेवाटेउ सकल उपत्यकाई नेवाटेउ सौ चाहिँ सञ्चार माध्यम चाहिँ प्रचार प्रसार या माडेउ चाहिँ जो खयो जो तरुण जिम्मा भोचौँ हरे दो चाहिँ जिन नापन धैया चुनौ कि सुन झिन नेवाटेउ जाजो जीवले पत्रकार त्यसँग टेलिभिजन पत्र पत्रिका उसले प्रकाशित या मोर हो वे विषयलाई चाहिँ बराबर कार्य चाहिँ होइन बुझ्नु आठ ज्याजो कार्यक्रम चाहिँ नि टिका मारेको चाहिँ आजना त्यो प्रोसेस जिउने बुझाएन हजुर छिसम्म गोर्खापत्र छैन यापति पत्रिका गोके छौ सरकारी पत्रिका छ मखसे छौ मूल धार्यपति पत्रिका नजुल मूल धार्य पत्रिका आदिवासी जनजाति तेगो अझ विशेषणा नेवाटेको समस्या अथवा नेवाटेको मुद्दा या त प्राथमिकता मभ्युर गा चाहिँ तैसन चौटो गुल्तको सत्यता ठो गोर्खापत्र ठो मुद्दा या त प्राथमिकता मभ्यु या खला सोधा जी मसिजना माछा सुन नभया माछा सुन ज्याया माछा झिल लिचिली उठु मलाई मलाई सोया पुस्को टोटी त्यहाँ झिउ बानी दु ऊ बानी दु सोया मेपसँग गैर नेवा त्यसमा चाहिँ नि झिउ दिने सुविधा या मौका छ मेपसँग लागेको कहाँ हो जी खर्चना अहिले झिन वा त्यहाँ मलाई कि झिसँग माओ या झिसँग ठमटु ढाका ठाउँ लाक्क लाक्का झिउ बानी धे मरु तर ठाउँ भाग हो झिउ टोटी म या मोटो त्यो हजुर छिसम्म राष्ट्रिय स्तरीय प्रति अथवा मूल धार्य पत्रिका संलग्न ज्याचौँसम्म पत्रकार विशेष होइन समाचार चोइपी अथवा प्राविधिक रूपमा ज्याइन चुनिपी अथवा छिथे फोटो पत्रकार त यहाँ चौपी मेमो पत्रिका न यहाँ चौपी छिउ नप चाहिँ सामिप्यता दुपी नेवा त को कि मूल धार्य पत्रिका जान्छ इमु समस्या छुट्या छुदुर छुखका दियो समस्या ढेलो फेजुन नेवाट सोधा हेर्ला चाहिँ ध्यान हुँदैन तर ठो समस्या झिनु दिने छिटो भयो बनाउन दिने सञ्चार माध्यममा घुल्न दिने पत्रकार कोटा बुझ्ने नि प्याउने कोटा बुझ्ने अथवा दिने प्रमोसन यो कोटा बुझ्ने झिझौँ दिने ज्याजको या ध्याने त यो झिजो ठो समन्वित मन्ट्या मन्ट्या छिर्नु दिने ठो ध्यान आकर्षण या हो झिझो नि भन्सुने यापट्टि झिन ज्याया मसौ कारण ठो झि लेपला उठे चौँ ठो झिसन त खुसी सञ्चार माध्यम छु मोटिभ लाग्छ मेरो ध्याए ध्यानमा छु कि जसको यहाँ नाम मगा थो राजनीति चेतना नदेखमा त ध्यान जो अभ्यासमा राजनीति जो जिल्ला राजनीति विषयले जिरियो ख ऊ विषय नै झिझो कोही लान्छौँ गोर्खापत्र उमसी जिन जाया ढुङ्गा न आज थ जिम्बा दिने नापा जुजे पाले जुजे जोला पशुपति मोर बटो मोर जन तो न जिला का टाइम है वो गोविंद परान अथवा उत्तम लाल सेता जिम्मी निम्न मन थोड़ा पाले जिम्मी धारित जिम्मी मुंडे इनके जिन सो शब्द जी समझने थोड़े जाके ले चे ठाउनी वो पढ़े ठाउनी जी सो शब्द मरे यार आये जुने जिने जी जाजुगो जाजुगो ये आये जुला आये जुने थोड़े सुविधा वो ये मौका जी समझने पलान जगी मोपु आ मेपिन तो जी दो जी जिला था आ फैना मोहल्ला जी कने खासे आ सुन आ बस लिपा रिटर्न जी तेल जी मोला ऐसे आप उन्हें जिने मेपिन जिने छोची अलग जी बीगी तो जाजुगो ये नाम मगा तो जी पंसुने ये आओ राज्य के नंदे मारे हो जी मौसी जना अजो ये जिला शाखा नेवा पत्रकार रास्ते दबोया ये जिला शाखा गठन जुई ढुंगा छियो नेतृत्व छ जिम्मेवारी वे ढुंगा छि ये जिला शाखा ये तरुण प्रति चाहिँ जिम्मेवारी अथवा ठोस संस्था त चाहिँ न्याकाय कि उनी ति छि थौको कार्यकाल या त चाहिँ सफल या उनी ति गजाको समस्या वे थे छ गुगुठ चाहिँ छि न्या उनी प्रति विचार छ न दियो खला याका त याला फयम हो मला पास पनि हो जनी एकै जना नि सम छि दिने कार्यकाल दु बिसना पासी निम निम पासी दो पासी दो जैसा ग्वाली ये जी पलासर के जो ना वे को ना बा सोला या ना तो समस्या समान नहीं आओ जी बजाए ना अजो छो तापुर दो अपुन अब थे जैसे जिसान ये ना वही चुनाव अथवा बना वही चुनाव सही वही चुनाव जैसे छुले लगा टाइपले संचार माध्यम टेसान जिसान गु चीज अथवा नेवा मुद्दा या नेवा एजेंडा या गु कथा चाहिँ छिसा राजनीतिक रूपमा सचेत जुइमा गाते छौँ र अहिले राजनीतिक जाजोट जुइबले गु कथा नेता त्यसमा नभन्छौँ अथवा चाहिँ जनता माग हेर्छौँ नेवा जनता त्यसमा माग हेर्छौँ पछि ऊ माग या त सञ्चार माध्यम यान्छौँ चाहिँ सही जुन्छ नि तर सञ्चार माध्यममा उही त भेकुएका चाहिँ सम्प्रेषण यान्छौँ अन्तर्गत हेर्छौँ र ठुकी चाहिँ आछि गु कथा भूमिका भित्र दिए थाले थटे जुन्छौँ खला अन्यवाट मन्त्रण जिनुङला सभासद जिनुङला त वे कसँग भाला नवन जुसना गैर्ण्य वाटेसँग गैर्ण्य वाटे निरतेसँग एक पिण्ड चाहिँ तोपे तोपे टाउ अथवा उयोको मन्यौरी जी वाचाको चुना थो कमजोरी जी नेवाटे कमजोरी ख चुठो चाहिँ ऊ निरतेटन जो पत्रकार पत्रकार सञ्चार माध्यम चाहिँ उयोको पिण्ड क घामा अथवा दिने बालाउ दिने व्यवस्था पर्ने जी पत्रकार देशन उहीँ मारे जुन त्यागेको छ हजुर समावेशी खपिया चौधरी थौ पनि संचार माध्यम समावेशी मजो खाली खस ब्रह्म क्षेत्रीय युवती चाहिँ भाषापट्टि चाहिँ अपुव चाहिँ बाहुल्यता जचन अथवा इम्युजको मुद्दा त बना चुन समावेशी चाहिँ जचौँ मर घाटाइदिएला समावेशी या नीति छि गुगुठा पहल यान्दी अथवा गुगुठा भूमिका मिता दिए अथवा जुन नगर धेरै जुन आउँछ पाँच पनि हो सलहजना मुला अथवा जुन गुगुठा यहाँ छ बाँलाई यो जुन छौ धाइए खेमा धाइए कचिन तोमरीमा सर्वन मसीमा टाइडु मुला उक्सम या जी बिजाइन हजुर नाचिकाजीजु छि थौ बिजापङ्का दिएर यी बिहादिएर छिटो एक एकको शुभा दिसन जना शुभा वेका ख गोर्खापत्र या फोटो पत्रकार नाटिकाजी महर्जन वेका या नेतृत्व नेवा पत्रकार राष्ट्रिय दबोया यही जिल्ला या नापाङको अधिवेशन यही जिल्ला शाखा गठन या बुझ्ल अहिले वेका या लिसे निसम्म डुजपी डुजल गुगु छिपिन्द न्याने वेकलन तैदिनु गुडु कि निसम्म पासपिन दिसे विशेषण आय वेका नाप निसम्म जुल अहिले वेकलन निम पासपिन तना नाप जना नेवा लिसे समावेशी मुद्दा या त चाहिँ गुगुथ समावेशी यनाउनी उख अथवा चाहिँ सञ्चार माध्यममै समावेशी मजे छौँ अवस्था गएको ठाउँ चाहिँ थोस समावेशी यहाँमा घाटेप्टिकै उयोको पहल यहाँ उनी उजिर गएको छ उयोको कला जिल्ला